जान्छु कालै भेटे छु भनी छोड देऊ उनलाई कि जान्छु म पनि आँखा खोल्छु मरे पछि पनि सानो तिमले बोलाए तिम्रै मुखमा हेरी फेरि बोल्छु भेटे छु भनी छोड़ दे उनलाई के जान्छु म पनि आँखा खोल्छु मरे पछि पनि सानो तिमले बोलाए तिम्रै मुखमा हेरी फेरि बोल्छु मरे पछि पनि सानो तिमले बोलाए तिम्रै मुखमा हेरी अंतिम इच्छा कल्सी